أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتر لكل الصلاة على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد وبارك وسلم عليه. ناظرین گرامی، پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. گو کہ ہم نے اپنے پروگرامز میں سر سے لے کے پیر تک کے امراض آپ سے ڈسکس کیے اور مختلف چیزوں کو ریپیٹلی بھی جو بہت اہم ہوتی ہیں دکھاتے رہے. ہمارا آج کا موضوع، اور انشاءاللہ خیر سے رہا تو کل بھی ہمارا موضوع، گردوں کے امراض ہوگا. صورتحال یہ ہے کہ گردوں کے مریض بڑھتے ہی جا رہے ہیں، گردوں کے اسپتال بڑھتے ہی جا رہے ہیں، لیکن پھر بھی وہاں پہ رش بڑھا ہوا ہے، اور اس میں جو مریض آ رہے ہیں وہ زیادہ تر وہ ہیں کہ جو گردوں کے امراض میں مبتلا ہیں. ایک منٹ کے لیے ہم یہ سوچ لیتے ہیں کہ گردے کے مرض کیوں بڑھ رہے ہیں. سب سے پہلے ہمارا پانی، جو ہمارے شہر میں پانی آتا ہے، وہ پانی صاف نہیں ہے. اس میں کئی ایسی چیزیں شامل ہیں جو کہ گردے کے لیے نقصان دہ ثابت ہوتی ہیں. نمبر دو، جو نمک ہم استعمال کر رہے ہیں، یہ بات بڑی غور سے سن لیجئے کہ جتنے بھی نمک ہم استعمال کر رہے ہیں، خوبصورت پیکنگ والے، اور جسے کہا جاتا ہے کہ اس میں یہ چیز شامل ہے اور وہ چیز شامل ہے، وہ نمک اتنا باریک اور ٹیبل سالٹ والے جو نمک ہے، اس میں آیوڈین کا استعمال اور اس میں فلانے اس چیز کا استعمال، یہ گردے کے لیے شدید نقصان دہ ہیں. اپنے کچن سے تمام ایسے نمک اٹھا کر پھینک دیجئے، اور سادہ سا جو گلابی سا نمک ہوتا ہے جسے ہم لاہوری نمک کہتے ہیں، اس کا استعمال کیجئے اور اسے گھر پہ لا کے پیسیے، کیونکہ یہاں پر ہم کسی کے اوپر اعتبار نہیں کر سکتے. چھوٹے چھوٹے باریک ٹکڑے لا کے اس کو گھر پہ جو ہے وہ مشین میں یا سل بٹے میں پیس لیا جائے تو وہ نمک صحت کے لیے بہت اچھا ہے. باقی نمک ہمارے لیے پریشانی کر رہے ہیں. سافٹ ڈرنک کے بارے میں بھی بتاؤں کہ ہر قسم کی ڈرنکس گردوں کے لیے بہت شدید نقصان دہ ہوتی ہے، اور اس کا استعمال ہم نے اپنی زندگیوں کے لیے اجبر کر لیا ہے، ضروری کر لیا ہے، تو اسے اپنی زندگیوں سے جو ہے لیس کیا جائے. اور ایسی دوائیں جو کہ پین کلر ہیں، بہت زیادہ استعمال بھی گردوں کے لیے نقصان دہ ہوتا ہے. بنیادی طور پہ جو مسائل ہوتے ہیں اس میں عموماً بلڈ کے اندر یوریا جو ہے اس کی مقدار بڑھ جاتی ہے، بعض جگہ ہیموگلوبین بڑھ جاتا ہے، بعض دفعہ فاسفیٹ جو ہے وہ بڑھ جاتا ہے، کیلشیم آکسیلیٹ جو ہے وہ بڑھ جاتا ہے، اور اسی طریقے سے یورک ایسڈ ایک ایسی چیز ہے کہ جو گردوں کو توڑنے میں یا گردوں کو خراب کرنے میں بہت ہی اہم کردار ادا کرتا ہے. اسی طریقے سے اگر آپ دیکھیں تو عموماً رسولیاں جو ہیں، ٹیومرز جو ہے وہ گردوں کے اندر ہو جاتے ہیں. اسی طریقے سے جو سب سے اہم چیز جو کہ بہت زیادہ کامن ہو گئی ہے وہ ہے کریٹینین. میں نے جیسے عرض کیا کہ آج ہم جو ٹاپک لیں گے وہ ہم لیں گے کریٹینین کا، اور کریٹینین لیول اگر آپ کا جو ہے وہ 0.80 یا 0.1 سے اگر ایگزٹ کرتا ہے، بڑھتا ہے، تو پھر یہ بڑھتا ہی چلا جاتا ہے. عموماً وہ مریض جو کہ کریٹینین کے زیادتی کا شکار ہوتے ہیں، وہ سستی ان کے اندر رہتی ہے، کاہلی رہتی ہے، سر میں بھاری پن ہوتا ہے گا، طبیعت میں ایک بوجھل پن ہوتا ہے، اندرونی طور پہ بنجر سا لگتا ہے، اندر سے کوئی دبا رہا ہے، یا پھر کوئی بھی کام میں دل نہیں لگتا، اور عموماً ان کا وزن بھی گرنے لگتا ہے، چہرے سے جو ہے پیلا پن ظاہر ہونے لگتا ہے، اور یوں لگتا ہے کہ جیسے ان کے خون کے اندر کوئی ایسی چیز ہے جو کہ پورے جسم میں گردش کر رہی ہے، جس میں عموماً کریٹینین کا لیول جو ہے وہ 11 تک چلا جاتا ہے، اس سے بھی بڑھ جاتا ہے. اور 7 کریٹینین کا جب لیول ہوتا ہے، جو ہمارے پاس مروج چیزیں اس میں 7 ایسا کریٹینین ہوتا ہے کہ عموماً ڈاکٹرز جو ہے اس کو ڈائلسس پر لے کر آ جاتے ہیں پیشنٹ کو. تو کیوں نہ ہم ایسی بات کریں اور مستحکم بات کریں اور متب میں چلنے والی اس دوا کی بات کریں، اور وہ مریض جو ہزاروں کی تعداد میں فی الحال پاکستان میں بھی موجود ہیں جو کریٹینن لیول اپنا کم کر رہے ہیں، اور اس میں دو چیزیں میں آج آپ سے عرض کروں گا، دو نسخے ہیں جو کہ ہم آپ کو اسکرین پر بھی لگائیں گے اور آپ کے سامنے بیان بھی کروں گا، لیکن اس چیز سے جو میں نے شروع میں بتائی ان چیزوں سے اجتناب کیجئے، اور وہ لوگ جو کہ کریٹینین لیول جو ہے جن کا بڑھا ہوا ہے وہ پرہیز کرنا شروع کریں اور کوشش کریں کہ وہ ان چیزوں سے بچیں جو میں نے بتایا. اس کے بعد یہ بڑا ہمارے متب کا ایک نسخہ ہے جس کو ہم نے بتایا کہ کلونجی کا استعمال ہم کو کرنا ہے. کلونجی چونکہ نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ موت کے علاوہ ہر چیز کا علاج ہے، اور یہ باقاعدہ میں نے آزما کر دیکھا ہے، لوگوں کو بتا کر دیکھا ہے. اس میں یہ ہے کہ کلونجی ہم کو لینا ہے 125 گرام، اور اس کو آپ ایک وقت کی ڈوز ہے یہ، اور اسے کرنا یہ ہے کہ اسے تقریباً 1.5 لیٹر پانی میں اس کو آدھا پاؤ کلونجی کو جو ہے اتنا ابالنا ہے کہ وہ 1.5 لیٹر پانی جو ہے وہ آدھا تقریباً رہ جائے، آدھے سے کم ہو جائے، اور اس کے بعد اس کو اچھی طریقے سے چھان لیجئے، اور وہ پانی اس طرح استعمال کرنا ہے کہ تقریباً 1 گلاس پانی ہو جائے گا. اسے آپ چاہیں تو 1.5 کپ، چاہیں تو 6 ٹیبل اسپون صبح، 6 ٹیبل اسپون 3 گھنٹے بعد، ہر 3 گھنٹے بعد 6 ٹیبل اسپون جو ہے وہ پیشنٹ کو آپ پلائیے، اور اس کو کوشش کرے کہ یہ پورے دن میں یہ ختم ہو جائے. تو یہ بنیادی طور پہ جو 125 گرام کلونجی ہے یہ روزانہ کی خوراک ہے کہ اس کو 1.5 لیٹر پانی میں ابال کر آدھا کر لیا جائے اور اسے استعمال کریں، اور اس سے آپ پھر باقاعدہ کریٹینین لیول آپ چیک بھی کروا سکتے ہیں کہ اللہ کے حکم سے اور نبی پاک صلی اللہ علیہ وسلم کی طب نبوی کے صدقے میں انشاءاللہ تعالی یہ بہتری کی طرف آ جاتا ہے. دوسری چیز جو کہ بڑی اہم ہے، اس میں بھی میں آپ کو بتا دوں کہ جو میں باقاعدہ اپنے متب سے دیتا بھی ہوں، وہ ہے قسط شیری. قسط شیری بھی طب نبوی کی ایک بڑی عمدہ دوا ہے. اسے کرنا یہ ہے کہ آپ کو اسے پسوا لینا ہے، اس کا باریک پاؤڈر کروا لینا ہے، اور 5 گرام یعنی کہ 1 ٹیبل اسپون کے قریب صبح، 5 گرام شام کو 1 ٹیبل اسپون کے قریب لے لیجئے، اور اس کو آپ نے جو لینا ہے وہ لینا ہے 100 آتشہ عرقِ گلاب کے ساتھ. عرقِ گلاب کا خاصہ یہ ہے کہ جب زیادہ تر جو کڈنی کے پیشنٹ ہوتے ہیں، کریٹینین لیول ہائی ہونے کے جو پیشنٹس ہوتے ہیں، ان میں شوگر کے بھی پیشنٹ 80% ایسے ہوتے ہیں جن کو شوگر بھی ہوتی ہے. عرقِ گلاب سے آتشہ آپ لے، اور کسی دکان سے ایسی جگہ پہ کہ یہاں پر، کیونکہ بہت جگہ میں نے دیکھا کہ وہ اچھی چیز نہیں دیتے، نام صرف اوپر لکھ دیتے ہیں لیکن اس میں ایک تیکھا پن سا ہوتا ہے، اس میں ایک گلاب کا ایک ٹیسٹ آتا ہے جسے ہم عرقِ گلاب سے آتشہ کہتے ہیں، تو وہ آپ انتظام کیجئے. ویسے میں نے ایک پروگرام میں یہ بھی بتایا تھا کہ جن جگہوں پر عرقِ گلاب نہ ملے، آپ تقریباً 1 پاؤ گلاب کی تازہ پتیاں لے لیں، اور اس کو 1 مٹھی کے قریب جو ہے آپ 1.5 لیٹر پانی میں ابالیے، اچھی طرح وہ جب گل جائے تو اس کو چھان لیجئے، اور اس کے بعد جو ہے اس میں دوسری مرتبہ گلاب ڈالیے، اس کو چھان لیجئے، پھر تیسری مرتبہ گلاب اسی پانی میں ڈالنا ہے کہ وہ پانی ریپیٹلی پہلا والا 1 آتشہ، 2 آتشہ اور 3 آتشہ گھر پر بھی اس انداز سے بنتا، گو کے یہ عرق نہیں ہوگا لیکن پوری صفت وہ آ جائے گی. تو 5 گرام ہمیں اس میں قسط شیری لینی ہے، اور اس کو آپ نے استعمال کرنا ہے عرقِ گلاب کے ساتھ. تو اس کے لیے یہ چیزیں، یہ دو چیزیں آج کے لیے کریٹینین لیول کو کنٹرول کرنے کے لیے میں آپ کو دے رہا ہوں. مزید اور بھی نسخے ہمارے پاس ہیں، لیکن اس کو ہم یوریا یا ہوموگلوبین یا اگزلیٹ کی جو پتھریاں ہوتی ہیں اس کے بارے میں انشاءاللہ کل کے پروگرام میں ڈسکس کریں گے. کریٹینین کے بارے میں یہ میں عرض کر دوں کہ اس کے لیے جو احتیاط ہے، بعض وہ لوگ جو ڈائلسس پہ جاتے ہیں تو وہ بھی اگر یہ نسخہ لینا شروع کرتے ہیں تو ان کا ڈائلسس کا جو ٹائم ہوتا ہے وہ پرولونگ ہونے لگتا ہے. اس پر مزید بھی بات کریں گے، اور انشاءاللہ تعالی کل کا پروگرام پہ بھی ہم نے یہی موضوع رکھا ہے. ناظرین گرامی، یہاں پر ہم ایک مختصر سے وقفے کی جانب بڑھتے ہیں، ملتے ہیں آپ سے وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. وعلیکم ورحمۃ اللہ. وقفے کے بعد آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے۔ ہمارے آج کے پروگرام میں ہم نے آپ سے گردوں کے امراض کے بارے میں آج بتایا۔ اس سیگمنٹ میں ہم آپ کی کالز لیتے ہیں۔ ہمارے پاس کوئی کالر موجود ہیں؟ جی السلام علیکم۔ وعلیکم السلام۔ جی کون صاحب، کہاں سے؟ میں عبدالواحد کراچی سے بات کر رہا ہوں سر جی۔ جی کیا سوال ہے جناب؟ مجھے عرض کرنا تھا، میں نے پچھلے 7 تاریخ کو کال کی تھی، میں نے کہا کہ بھائی ویٹ لوزنگ کے ٹپس آپ بتا دیں، تو وہ سوال تو میں نے کر لیا تھا لیکن جواب سننے کے لیے وہ بیٹھا تھا، وہ لائٹ چلی گئی۔ اچھا ٹھیک ہے، آج بتا دیں گے۔ آج آپ بتا دیں، آپ کی بہت بہت مہربانی ہوگی۔ ٹھیک ہے، میں انشاءاللہ آپ کو بتاؤں۔ ہمارے پاس ایک اور کالر ہے، سے بات کر لیتے ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام۔ جی صاحب، شبیر احمد بات کر رہا ہوں ٹنڈو جام سے۔ جی فرمائیے۔ حکیم صاحب، میرا مسئلہ ہے کہ کوئی 7 ماہ پہلے میرا ایکسیڈنٹ ہوا تھا، تو ران کی ہڈی ٹوٹ گئی تھی میری، اور اس میں راڈ بھی ڈلوا دی ہے میں نے۔ اچھا، تو 7 ماہ ہو گئے لیکن جڑ نہیں رہی، وہیں کی وہیں ہے، تو اس کے لیے آپ برائے مہربانی کوئی نسخہ بتا دیں، میں بڑا پریشان ہوں۔ اچھا اچھا، چلیں ٹھیک ہے۔ ابھی لائٹ ہے نہیں، ابھی آن ٹیلی فون پر ہی بتا دیں، بڑی مہربانی ہوگی۔ دو چیزیں آپ کر لیجئے، بدھاوا لے لیں آپ، موسری سفید لے لیں، اور ہلدی، تین چیزیں لے لیں، ہم وزن 100-100 گرام آپ لے لیجئے، اور اسے روزانہ صبح 5 گرام اور شام عصر کے ٹائم پہ 5 گرام گرم دودھ کے ساتھ آپ لینا شروع کر دیجئے، اس سے انشاءاللہ بہتری آئے گی۔ اور ہلدی اور چونا یہ آپ لے لیں، اس سے ہیٹ لگتی ہے، یہ اس جگہ پر لیپ لگائیں اور اوپر سے پٹی باندھ دیں، انشاءاللہ اللہ شفا دے دیں گے۔ ہمارے پاس کالر ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام۔ جی کون صاحبہ، کہاں سے؟ میں جنگ سے فہیمہ بات کر رہی ہوں۔ جنگ سے فہیمہ، جی فرمائیے سوال۔ حکیم صاحب، مجھے نا میرے 2 مسئلے ہیں، ایک مجھے معدے کا مسئلہ ہے، ٹھیک، اور ایک مجھے ہڈیوں کا مسئلہ ہے۔ معدے میں کیا ہوتا ہے آپ کو؟ حکیم صاحب، مجھے معدا نا ویک ہے، کوئی بھی چیز ہضم نہیں ہوتی۔ اچھا اچھا اچھا۔ اور تیزابیت بھی ہوتی ہے اور خشکی بھی ہو جاتی ہے۔ اچھا، اور دوسرا بتائیے۔ دوسرا مجھے ہڈیوں کا مسئلہ ہے حکیم صاحب، لکوریا کا۔ ہڈی کمزور ہے؟ ہاں جی، لکوریا کا مسئلہ ہے۔ چلے ٹھیک ہے، میں انشاءاللہ اس کا ہی بتاتا ہوں، بہت شکریہ آپ کا۔ آپ پاس ایک اور کالر ہے، اسے بات کر لیتے ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام۔ جی کون صاحب ہے، کہاں سے؟ جی میں حکیم صاحب بول رہی ہوں، چیچا وطنی سے، گاؤں سے، ادھر بھائی چک سے۔ جی نام نہیں آپ کا کوئی؟ وہ نا حکیم صاحب، میرا نا بیٹا ہے، 12 سال اس کی عمر ہے۔ اچھا، تو وہ اوپر نا چھوٹا پیشاب بھی سروے کر دیتا ہے۔ چلے ٹھیک ہے، انشاءاللہ آج کے لیے بھی آپ کو بتاتے ہیں۔ ٹھیک ہے جناب، ہمارے پاس کالر موجود ہیں، ان سے بات کر لیتے ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام حکیم صاحب، کیا حال ہے؟ الحمدللہ۔ کون صاحب، کہاں سے؟ حکیم صاحب، میں غلام تھوڑا بات کر رہا ہوں لاہور سے۔ جی فرمائیے۔ میں نے نا آپ کو پہلے بھی کال کی تھی، اس کا پتا چل گیا تھا لیکن وہ لائٹ چلی گئی تھی، تو آپ دوبارہ بتا دیجیے موٹاپے کے بارے میں۔ اچھا ٹھیک ہے، آپ نے مجھے بتایا تھا وہ تربت تھی، ادرک، لیمو کے چھلکے اور زیرہ۔ اچھا، تو اس کا بتایا نہیں تھا کتنا کتنا کرنا ہے اور کیا کرنا ہے ان کا۔ اچھا، تین چیزیں تھیں نا، تربت، سفید سفید زیرہ اور نیمبو، اور لیمو کا چھیلتے تھے۔ اچھا چلیں ٹھیک ہے، میں اس کو تفصیل آپ کو بتا دوں گا۔ آپ کی کال کا بہت بہت شکریہ۔ جی السلام علیکم۔ السلام علیکم۔ وعلیکم السلام۔ کون صاحبہ، کہاں سے؟ میں لاہور سے بات کر رہی ہوں، مسز نوید۔ جی نوید، مسز نوید فرمائیے۔ مجھے یہ پوچھنا تھا کہ میری والدہ ہیں، ان کو جگر کا مسئلہ ہے، اور ان کا کمزوری بہت زیادہ ہے، بھوک نہیں لگتی ان کو، اور رنگ بھی دن بدن بلیک ہوتا جا رہا ہے، صحت بہت زیادہ ڈاؤن ہو رہی ہے۔ تو کیا بیماری عظیم، مطلب ہیپاٹائٹس سی ہے؟ اچھا سی ہے، چلے ٹھیک ہے انشاء اللہ تعالیٰ۔ ان کو شوگر تو نہیں ہے؟ نہیں، بلڈ پریشر کچھ بھی نہیں ہے۔ اچھا اچھا، چلے ٹھیک ہے، آپ کو بتاتے ہیں۔ ہمارے پاس ایک اور کالر ہے، ان سے بات کرتے ہیں۔ جی السلام علیکم۔ वालेकुम अस्सलाम जी, कौन साहब कहाँ से? जी मेरा मेरा नाम मुनव्वर है, मैं डिस्ट्रिक्ट नौशहर से बात कर रहा हूँ। जी मुनव्वर साहब जी, मेरे बीवी का जो है ना सर वजन बढ़ गया है, उसका पेट भी बाहर निकला हुआ है और मेरा खुद का भी जो है ना वजन बढ़ गया है। अच्छा, उम्र कितनी है आपकी? मेरी तकरीबन 36 साल। 36 साल है, ठीक है जनाब, आपको बताते हैं। पास एक और कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम जी, कौन साहब कहाँ से? सर मैं कराची से बात कर रहा हूँ, मेरा नाम अदनान है। जी क्या सवाल? सर मेरी अम्मी को ना, अम्मी को कमर में दर्द और जोड़ों में दर्द रहता है हमेशा, उनको ठीक इतना इलाज करवाया। अच्छा, कोई फर्क ही नहीं पड़ रहा। अच्छा अच्छा, चलिए ठीक है। वजन भी बढ़ रहा है, तो प्लीज आप बता दें वो नुस्खा। ठीक है, आपको बता देंगे जनाब, बहुत शुक्रिया आपकी कॉल का। वहाँ पर एक और कॉलर है। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी। वालेकुम अस्सलाम, कौन साहब कहाँ से? हकीम साहब, शुजात बात कर रहा हूँ, हसनाबाद से। जी सर फरमाइए। साहब मेरे वालिद साहब के हैं, वो डायलिसिस हो रहे हैं लास्ट 6 ईयर से। अच्छा, तो कुछ ऐसा नुस्खा बता दें कि इनके डायलिसिस जो है वो छूट जाए। अभी कितना क्या ड्यूरेशन है? अभी ट्वाइस अ वीक है जी। पर वीक हो रहा है? वीक में दो मरतबा। अच्छा, दो ट्वाइस अ वीक आपके? ठीक है। मेरा प्रोग्राम असल में आज इसी टॉपिक पर था, मैंने दो नुस्खे दिए हैं। प्रोग्राम के आखिर में स्लाइड भी हम दोबारा लगा देंगे और आप कीजिए, बिल्कुल 100% अल्लाह पाक उससे शिफा देते हैं। आप वो नुस्खे नोट कर लीजिएगा। हमारे पास एक और कॉलर है। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, कौन साहिबा कहाँ से? जी मैं रावलपिंडी से बात कर रही हूँ। जी फरमाइए। कौन? शकूर जी, शकूर बात कर रही हूँ जी। सवाल बताइए। तो मेरे मियाँ के डायलिसिस होते हैं हफ्ते के 3। तीन? ओह ज्यादा होते हैं। एज बताइए। एज उनकी 40। तो कब से हो रहा है, कितना अरसा? 3 साल होने वाले हैं। अच्छा अच्छा। उनके पेशाब में प्रोटीन आती थी लेकिन वो रुकी नहीं है, बहुत इलाज करवाया, कोई फर्क ही नहीं पड़ा। हाँ हाँ। तो अगर काइंडली मेरी आपसे रिक्वेस्ट है, अगर आपके पास इस चीज़ का कोई इलाज है तो आप बताइए। देखिए हमारे पास कोशिश करना हमारा काम है और इसमें यह है कि मैं इंशाल्लाह ताला आपको नुस्खा तो बता देता हूँ, लेकिन इतना अहम मसला होता है तो इसमें रिपोर्ट वगैरह आप भेज दें। दूसरा क्रिएटिनिन ही के ऊपर आज हमने पहला अपना प्रोग्राम किया है और इंशाल्लाह ताला आपको इस पर मज़ीद जो मैं बता सकता हूँ बता दूंगा, लेकिन आपको मेरा जो आखिर में नंबर आएगा उससे व्हाट्सएप आप कर दीजिएगा, जो उनकी रिपोर्ट आई है आखिर सी की या जो भी रिपोर्टें हैं, वो 2-3 रिपोर्टें जो करंट हैं वो आप मुझे अरसाल कर दीजिएगा। ठीक है, मैं इसके मुतालिक आपको बताता हूँ। आप पास एक और कॉलर है। जी अस्सलाम वालेकुम। वालेकुम सलाम जी, कौन साहिबा कहाँ से? मैं लाहौर से बोल रही हूँ। कि साहब मेरी बेटी का बहुत ज्यादा मसला है, उसका लबलबा खराब हो गया है, ऐसे कोई चीज नहीं है, सब होती और दर्द होती है बहुत ज्यादा मिर्जे में और लबलबे में, उल्टियाँ इतनी आती हैं कि कोई चीज नहीं हजम होती। काफी 3-4 साल हो चले हैं, बहुत ज्यादा इलाज कराया, कोई आराम नहीं, किसी चीज से नहीं आ रहा, कुछ सब टेस्ट वगैरह भी कराए हैं, कहते लबलबे में सोजश है। मतलब इसका इंसुलिन लेवल वगैरह सही है? हाँ जी, इंसुलिन भी लगा रही है, शुगर भी है उसको। अच्छा, शुगर भी है, मैं वही पूछना चाह रहा था। हाँ जी। एज बताइए बच्ची की। 26 साल होगी, 26 या 27 साल। ठीक है जनाब, आपको जवाब देते हैं इंशाल्लाह। बस एक और कॉलर, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, ठीक है जी? कौन सा आप कहाँ से जनाब? सर मैं हिजबुल्लाह बात कर रहा हूँ, जिले तागी दालबंदी से। अच्छा, दालबद्दीन से लुत्फुल्ला? हिजबुल्ला बात कर रहा हूँ। अच्छा, ईरान बॉर्डर में। अच्छा अच्छा जी साहब, सवाल बताइए। सर मैं वजन ज्यादा है, तकरीबन 90 किलो 100 किलो ऐसे है, उम्र मेरी 25 साल है। हाँ, इसके लिए कोई नुस्खा वगैरह? उम्र तो 25 साल है, वो कितनी हाइट कितनी, कद? कद 26 साल 25 साल है सर। نہیں نہیں یہ تو عمر ہو گئی، قد کتنا ہے، ہائٹ جسے کہتے ہیں لمبا؟ تقریباً 5 فٹ 6 فٹ 6 فٹ ہے. جی جی چلیں بہت ٹھیک ہے. تھوڑا گوشت کھانا آپ بند کر دیں. دمبا خاص طور پہ ایرانی بارڈر میں جو ہے وہ جو دمبے کا استعمال جو ہے وہ آپ ختم کریں. باقی دوائیں میں بتاؤں گا. ہمارے پاس ایک اور کالر ہیں. السلام علیکم. وعلیکم السلام. جی کون سا آپ کہاں سے؟ ساجد بول رہا ہوں. جی جی فرمائیے ساجد صاحب. کہاں سے بول رہے ہیں؟ کمالیہ سے بول رہا ہوں سر. جی کمالیہ سے. سوال بتائیے سر. سر جی میری سجی ٹانگ درد ہو رہی ہے. اچھا ٹھیک ہے. نہیں کس طرح سے درد؟ اوپر سے کمر سے پیچھے سے آتا ہے یا گھٹنے کی طرف ہے؟ نہیں یہ پارٹ دے وچ ہوندی ہے. جی مطلب پوری ٹانگ میں درد ہوتی ہے؟ سیدھی ٹانگ میں کمر سے نیچے تک ہوتی ہے؟ نہیں صرف نہیں نیچے تک ہوتی ہے. اچھا ٹھیک ہے جناب ساری صاحب. واپس ایک اور کالر ان سے بات کر لیتے ہیں. جی السلام علیکم. جب ہم کھانا کھاتے ہیں تو سر میں درد رہتا ہے. آپ کی آواز نہیں آ رہی ہے. جی ہمیں آپ کون صاحبہ کہاں سے بول رہی ہیں؟ آواز بالکل نہیں آ پا رہی ہمارے پاس. آپ ایک اور کالر ہیں. جی السلام علیکم. وعلیکم السلام. جی فیصل بات کر رہا ہوں ساری وال سے. جی فیصل صاحب میں نے پہلے بھی پوچھا تھا چہرے پہ چھائیوں وغیرہ کا کوئی حل. آپ نے بتایا تھا کہ یہ جو ککر ہوتی ہے اس کی پھلیاں وغیرہ. وہ میں نے پوچھنا تھا ایک تو ہوتی ہے پہاڑی ککر یعنی کہ جس کو پھلیاں لمبی لمبی لمبی لگتی ہیں. ہاں اسی کو کہتے ہیں. ایک ہوتی ہے دیسی. نہیں دیسی نہیں پہاڑی جو جنگل میں ہوتی ہے. جی جی ادھر اس کو. اور سر اس کے علاوہ میدے کا قبض وغیرہ کا کوئی حل بتا دیں. چلو ٹھیک ہے جناب. قبض کے لیے میں آپ کو بتا دوں گا. واپس ایک اور کالر ہیں. جی السلام علیکم. وعلیکم السلام. کون کہاں سے؟ میں خانپور سے بات کر رہی ہوں. جی بیٹی نام بتا. میں نے آپ سے یہ کہنا تھا کہ میرا ویٹ بالکل نہیں بڑھتا. میری شادی کو 3 سال ہو گئے ہیں لیکن بالکل بھی ویٹ نہیں بڑھ رہا. دن بہ دن کمزور ہوتی جا رہی ہوں. اچھا جی تو ویٹ بڑھانے کے لیے کوئی. ٹھیک ہے جناب. جی ہمارے پاس کالر ہیں. ہم جوابات کی طرف آتے ہیں. عبد الواحد صاحب کو جو ہے اپنا ویٹ زیادہ ہے، ان کو وزن کم کرنا ہے. میں اس کے جواب جو ہے وقفے کے بعد دوں گا کیونکہ ہمارے پاس 4 سوالات صرف وزن کے لیے ہی ہیں. تو آپ کو میں اس وقفے کے بعد بتاؤں گا. شبیر احمد صاحب انہوں نے بتایا کہ ہڈی میں ان کے جو ہے وہ کافی درد رہتا ہے، اس کے لیے ان کا جواب میں دے چکا. جھنگ سے فہیمہ صاحبہ انہوں نے بتایا کہ ان کو معدہ بہت کمزور رہتا ہے اور ہڈیاں کمزور ہیں، تو اس کے لیے معدہ کمزور کے لیے انارین کے نام سے معجون بازار سے مل جائے گا. انارین اس کا استعمال کیجئے. اور ہڈی جو کمزور ہے اس کے لیے گوندے کیکر لے لیں 100 گرام اور مصری لے لیں 200 گرام. ان دونوں کو اچھی طرح سے پیس لیجئے. ہر قسم کی ہڈی کی کمزوری کے لیے، لیکوریا کے لیے یہ بہترین دوا ہے. بچوں کے لیے اسے دے سکتے ہیں. ہمارے پاس ایک کالر ہیں، پہلے ان سے بات کر لیتے ہیں. جی السلام علیکم. السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ جی میں شاہدہ جی خان سے بات کر رہی ہوں. جی میرے بیٹے کا مسئلہ ہے نا، جب وہ 8 سال کا تھا نا وہ کرکٹ کھیلتے ہوئے گر گیا. اچھا. اس کی ہڈی جو ہے نا وہ بھی چل نہیں سکتا تھا. پھر اس نے بیٹھے بیٹھے اس نے مطلب ہاتھ سے سیدھی کی ہم نے. ابھی کتنی عمر کا ہے؟ جی اس کی عمر 21 سال ابھی. اچھا تو 21 سال تو ابھی. جی فرمائیے. ٹانگ کا یہ مسئلہ ہے نا، وہ چل صحیح ٹیڑھا چلتا ہے، ٹانگ بھی جیسے اس کی سوکھ رہی ہو. اور اس کی کہتا ہے ایسے لگتا ہے گھٹنے کی ہڈی में कोई चीज है वो हिल जाती है, दर्द करने लगता है। तो एक्सरे और वगैरह क्या कहते हैं, हॉस्पिटल ले गई आप तो वो क्या बताते हैं? एक्सरे करवाए तो एक डॉक्टर ने कहा कि ऑपरेशन है, दूसरे ने एक्सरसाइज बताई है। तो आप क्या कर रही हैं, एक्सरसाइज करवा रही हैं, फिजियोथेरेपी? कल परसों हमने एक्सरे करवाया है। अच्छा। अब एक्सरसाइज शुरू है इसकी, मतलब हम ऑपरेशन का हमने कहा इतना अफोर्ड भी नहीं कर सकते। अभी आप फिजियोथेरेपी करवाइए क्योंकि इतना ऐसा मसला है कि इतना पुराना भी हो गया, 8 और 21 में तकरीबन 12-13 साल का फ़र्क है, तो उसे आप वहीं पर फिजियोथेरेपी करवाइए। आपके सवाल का बहुत बहुत शुक्रिया। वहाँ पर एक और कॉलर हैं, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम हकीम साहब, क्या हाल है सर? अल्हम्दुलिल्लाह। कौन सा, आप कहाँ से? सर मोहम्मद जरीशा बात कर रहा हूँ, आज़ाद कश्मीर से सर, सेक्टर से सर, सिपाही हूँ सर। जी फरमाइए सवाल। जी सवाल। जी सर, मैंने ऑपरेशन भी कराया 2014 में सर, गुर्दे का सर। अच्छा जी सर, और वो गुर्दे में उन्होंने कोई रॉड टैप रखा है सर, जिससे मुझे पथरी हो जाती है, माती है पथरी सर। अच्छा जी सर, वो हर 2-3 माह बाद पथरी हो जाती है, तो मैं स्टाल का सिरप इस्तेमाल कर रहा हूँ, उससे मेरे पथरी निकल जाती है, और अभी भी मैं जिस साइड पे आपने कलम पकड़ा हुआ इस साइड से सर मेरा गुर्दा सूजा हुआ है अभी भी। अच्छा जी सर, वो अभी जो आपने नुस्खा, इससे पहले आपने कुछ चंद मिनट पहले नुस्खा बताया था कलवंजी वाला सर, जी जी, वो भी सर मैंने बॉयल होने के लिए रख दिया 125 ग्राम सर। अच्छा अच्छा, उसको सर, जी सर उसको सर किस तरह इस्तेमाल करना है, और मुझे दर्द रहता है। देखें थोड़ी सी इन्वेस्टिगेशन आपकी करनी होगी कि ये पथरी जो है ऑक्सलेट की है, किस चीज़ की पथरी है, वो आपको रिपोर्ट में किसी ने बताया? जी सर मैं बिल्कुल सर, एमएच से भी मैंने सर कराए हैं सर टेस्ट। नहीं जैसे आपकी पथरी है फॉस्फेट की है या ऑक्सलेट की है, ये पूछ रहा हूँ सर, मैं समझा नहीं सर। अच्छा, और क्रिएटिनिन लेवल वगैरह तो आपका नहीं भरा हुआ? नहीं सर। अच्छा, बस जैसे सर जैसे दर्द होता है ना, तो या गुर्दा सूज जाता है तो मेरा चेहरे का कलर पीला हो जाता है सर, जिस तरह आपने पहले बताया था ना पीला, बिल्कुल मेरी आंखें भी पीली हो जाती हैं, इस तरह लगता है जिस तरह बंदे को कोई जरखान हो। लेकिन मोहम्मद अली, बात सिर्फ इतनी सी है कि आप कश्मीर बॉर्डर पर हैं, आप अभी ड्यूटी पर हैं, आप फौजी हैं, तो ये इन्वेस्टिगेशन तो आप करवाइए, बाकी अभी फौरी तौर पर खरबूजा जो होता है, ये कहीं से पिंडी वगैरह से खरबूजे के छिलके मिल जाएंगे, खरबूजे के छिलके और ये जो भुट्टा होता है, भुट्टे के बाल और कुल्थी दाल, ये तीन चीज़ें आप जो है उबाल के और इसका पानी भी पीजिए, और जो कलौंजी का इलाज बताया वो भी कीजिए, इंशाल्लाह अल्लाह बेहतर करे। सर ये जो कलौंजी का इलाज आपने बताया, ये किस तरह इस्तेमाल करना है सर? ये आप जब आप देखेंगे पानी आधा रह जाए, उस पानी को 4 हिस्से कर लें और पूरे दिन में ख़त्म कर दें, दूसरे दिन फिर ताज़ा बनाइए सर, राइट? चलिए बहुत शुक्रिया, मैंने इसलिए जवाब दे दिया कि आप के पास पता नहीं टेलीविज़न है या नहीं। हम आपस एक कॉलर है। अच्छा नाज़रीन, यहाँ पर हम एक मुख्तसर से वक्फे की जानिब बढ़ेंगे, वक्फे के बाद आपके सवालात के जवाब देंगे। अस्सलामु अलैकुम वरहमतुल्लाह। अस्सलामु अलैकुम वरहमतुल्लाह। वक्फे के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाजिर खिदमत है। आपके जवाबात हम देते हैं। चीचा वतनी से एक सवाल किया गया कि बच्चे को बेड वेटिंग का मसला है, इसके लिए आप गुड़ ले लें और काले तिल ले लें, ये बड़ा उम्दा नुस्खा रहता है, इन दोनों को हम वज़न लेके बच्चे को किसी भी तरीके से खिलाइए, इसी तरीके से 5 अदद बादाम और 1 अदद दखनी मिर्च, इन दोनों को किसी चीज़ में पीस के इसको दीजिए, क्योंकि अमूमन दिमाग की कमज़ोरी से भी ऐसा होता है। ये 2 चीज़ें आप 3 हफ्ते देंगे, इंशाल्लाह फ़र्क पड़ना शुरू हो जाएगा। ग़ुलाम मुस्तफ़ा साहब हमारे पास जो जवाबात हैं उसमें ग़ुलाम मुस्तफ़ा साहब का एक जवाब मौजूद है, अब्दुल वाहिद साहब कराची से और ईरान से हज़बुल्ला साहब, इन तीनों के जवाबात के मैं दे रहा हूँ। ये तीनों ने सवाल किया कि वज़न इनका ज़्यादा है, सबसे पहली चीज़ ये कि गोश्त का इस्तेमाल कुछ दिनों के लिए आप प्रोटीन तर्क कर दीजिए और चावल का इस्तेमाल बंद कर दीजिए। एक दवा आपने बनानी है वो आप लिख लीजिए, बर्गे सुदाब 100 ग्राम, तुरबत सफ़ेद 100 ग्राम, सोंठ 100 ग्राम, सफ़ेद ज़ीरा 100 ग्राम, आपको ये ले लेना है और इसका पाउडर बना के इसको संभाल के रखें, और जब भी आप इसको पीना हो, अगर आपके पास नींबू है तो नीम गरम पानी कीजिए और उसमें 1 अदद नींबू का छिलके जो है उबाल के, जब वो गर्म हो रहे हो तो नींबू के छिलके सिर्फ उसमें उबाल लीजिए, नींबू का रस ना हो, उस पानी को छानकर और वो पानी के साथ 5 ग्राम यानी कि 1 टेबल स्पून ये पाउडर सुबह खाएं, 1 टेबल स्पून शाम को खाएं, तो इन चारों तीन लोगों का जवाब इसमें आ गया जो जिंक के वजन से ज़्यादा है उसको कीजिए। मिसेज नवेज साहिबा ने फरमाया कि जिगर का मसला इनकी वालदा का हेपेटाइटिस सी है। तीन चीज़ें अभी आप लिख लीजिए, इसका जोशंदा आप इनको देना शुरू कर दीजिए जिसमें कासनी है, मको है और पनीर बूटी, ये तीन चीज़ें हम वज़न ले लीजिए और हम वज़न लेने के बाद तकरीबन 5-5 ग्राम इसको लेके इसका जोशंदा बनाइए, ये वालदा को देना शुरू कीजिए। और इसी तरीके से जो नीम होता है, नीम के दरख्त में जो मतलब पत्तियां होती हैं उसके सब पत्तियां हटा के वो तकरीबन 11 काड़ियां आप जमा कर लीजिए, अनारदाना सूखा इमली 5 ग्राम, अनारदाना सूखा 5 ग्राम, उन दोनों के अंदर ये आप डाल दीजिए और इसके बाद इसको बाकायदा उबाल के खट्टा और कड़वा सा एक पानी बन जाएगा ये आप दीजिए, इससे इंशाल्लाह ताला बेहतरी आ जाएगी वालदा के। इसी तरह से नुशेरो फिरोज़ से भी, ये मैं शायद भूल गया, इन्होंने भी वज़न के मुतालिक कहा था, तो वज़न के लिए जो मैंने नुस्खा दिया कि बरगे सुदाब तुरबत सफ़ेद सोंठ सफ़ेद ज़ीरा हम वज़न यानी कि 100-100 ग्राम लेके पीस लीजिए सुबह शाम, इसको 5-5 ग्राम पानी से लीजिए। इसी तरीके से हमारे पास कराची से अदनान साहब ने कमर के दर्द का बताया और इन्होंने इनका जो इलाज है वो ये है कि अजगर नागोरी 100 ग्राम, सूरनजान शीरी 100 ग्राम, सौंठ 100 ग्राम और इसी तरीके से तीनों को हम वज़न पिसवा लीजिए और 5 ग्राम सुबह 5 ग्राम शाम लीजिए। जैतून के तेल में तकरीबन 1 पाव तेल में 2 जायफल और 50 ग्राम लौंग डाल के इसको अच्छी तरह उबालिए, तेल काला हो जाएगा, वो भी आप पीछे बड़ी हड्डी में लगाइए कमर में, इससे बेहतरी आ जाएगी। शुजात साहब हसन अब्दाल से, और इन्होंने मैंने कहा कि ये मेरा प्रोग्राम मेरा कंट्रोल रूम मुझे सुन रहा है तो इसमें दो सब जो आज के कार्ड हैं वो आप लगा दीजिए ताकि शुजात साहब हसन अब्दाल से ये आप चीज़ें नोट कर लीजिए और इसे इस्तेमाल कीजिए। पिंडी से मिसेस शकूर साहब ने बताया कि इनको भी जो है वो डायलिसिस का मसला है, आज डायलिसिस के सवालात भी ज़्यादा थे चूँकि हमारा मौजू था, इसमें आप यही जो चीज़ें आपको भी कार्ड चल रहा है ये आप लिख लीजिए और मुझे कॉल भी आप कर सकती हैं, मेरा आखिर में नंबर आएगा और मुझे इसकी तफसील भेज दीजिए। इसी तरीके से सौंठ का इस्तेमाल जो है आप ज़्यादा कीजिए, सौंठ जो है वो आप पिसवा लीजिए 1 ग्राम के करीब जो है पानी में डाल के, चाय में डाल के, ग्रीन टी में डाल के आप सौंठ का इस्तेमाल ज़्यादा करें और इसके अलावा आप मुझसे बात करेंगी तो मैं आपकी तफसील पूछ के, आग का पत्ता होता है, आग एक दरख्त होता है जिसमें से दूध निकलता है, इसका एक पत्ता तकरीबन वो सूखे हुए मिल जाते हैं ऐसी रोडों पे लगे होते हैं, तो उसका वो पाउडर बनाना है 1 ग्राम के करीब, वो किस तरह लेना है अभी मत दीजिएगा, मुझसे बात करके इसे इस्तेमाल कीजिए। लाहौर से इन्होंने बताया कि बच्ची है 25 साल की और इसको लबलबे का मसला है, इंसुलिन लेवल यानी कि शुगर इसको ज़्यादा है, इंसुलिन भी लेती हैं, तो अभी फ़िलहाल आप ऐसे कीजिए कि उल्टी रोकने के लिए सूखा अनारदाना, सूखा आलू बुखारा और पुदीना, तीन चीज़ें आप ले लें और तीनों को अच्छी तरह से उबाल के तकरीबन 50-50 ग्राम तीनों चीज़ें ले लें और इसे उबाल के, अगर ताज़ा पुदीना नहीं है तो पहाड़ी पुदीना इसमें डाल लीजिए, इसको उबाल के, इसको छान के, इसको थोड़ी थोड़ी देर में आप इसको पिलाइए, इंशाल्लाह इससे बेहतरी आएगी। साजिद साहब कमालिया से इन्होंने टांग के दर्द का बताया कि सज्जी टांग में इनके दर्द होता है, तो उसके लिए भी मैंने जो अभी आपको बताया कि सगंध नागोरी, सूरनजान शीरी और सौंठ जो है हम वज़न लेके 5-5 ग्राम सुबह शाम आप लीजिए। इसी तरीके से साहिवाल से इन्होंने बताया कि झाइयों के लिए तो इलाज मैंने बता दिया था इनको, वो कीकर की फल्ली जो होती है, इसी तरीके से कब्ज के लिए आप बड़ी उम्दा चीज़ है वो आप लिख लीजिए, सना मक्की आप बाज़ार से ले आएँ 250 ग्राम और इसको घर पे रखें और गुड़ ले लें, आपने सबसे पहले 1 टेबल स्पून सना मक्की के पत्ते लेने हैं 1 गिलास पानी में, उसके बाद गुलाब کی پتیاں یا گلاب کے پھول اگر سوکھے مل جائیں وہ بھی ایک ٹیبل اسپون لینا ہے، سنا مکی ایک ٹیبل اسپون لینی ہے، اس کو پانی میں اچھی طرح ابال کے چھان کے اور جب ابل رہا ہو اس وقت اس کے اندر ایک چمچہ گڑ کا ڈال دیں تو یہ بہترین دوا تیار ہو جاتی ہے، قبض توڑنے کے لیے اس کا استعمال کیجیے۔ اسی طریقے سے خانپور سے ہمارے پاس سوال تھا، اس میں میں بڑی اچھی دوا آپ کو بتا دیتا ہوں۔ آپ نے کہا ہے وزن میرا بڑھانا ہے، وزن کم ہے، نمبر ایک تو ساگو دانے کا استعمال کیجیے، اراروٹ کی کھیر کا استعمال کیجیے، کسٹرڈ کا استعمال کیجیے، اور جو جیلی جیلیٹن جیلی ہوتی ہے وہ پوری کی پوری ایک ڈبہ جو ہے وہ پانی میں پکا کے وہ اس کو کھائیے۔ اور دوا آپ لکھ لیں توتری سرخ، توتری سرخ یہ دانے ہوتے ہیں، یہ ایک دوا ہے، توتری سرخ آپ لے لیں، توتری سفید لے لیں، بہمن سرخ لے لیں، بہمن سفید لے لیں، یہ چار چیزیں آپ ہم وزن لے کے اور اس کو پسوا لیجئے۔ جیسے آپ 50-50 گرام یہ چیزیں پسواتی ہیں تو 200 گرام اس میں مصری ملوا لیں اور یہ کھائیے۔ یہ وہ لوگ جو کہ دبلے ہیں، وہ لوگ جن کا سینہ نہیں صحیح طریقے سے بنتا یا پھر تھائز بہت کمزور ہوتے ہیں، گوشت نہیں بڑھتا جسم کے اندر، تو ان کے لیے یہ بہترین دوا ہے۔ یہ ہزاروں روپے کی بازار میں بکتی ہے، لیکن اس کو میں نے اس کا بریک اپ کر کے بتا دیا کہ بیمن سرخ، بیمن سفید، توتری سرخ، توتری سفید، چاروں 50-50 گرام لے کے اور اس میں 200 گرام مصری ملا لیجئے۔ اسی طریقے سے ہمارے پاس آخری سوال جو محمد علی صاحب، ان کا جواب تو ہم دے چکے جو آرمی کے تھے، ڈی جی خان سے ایک سوال تھا اور انہوں نے اپنی نام نہیں بتایا، 21 سال انہوں نے عمر بتائی اور انہوں نے بھی دبلا ہونے کے لیے کہا تھا، اس کے لیے بھی نسخہ میں دے دیتا ہوں، برگ صداب، تربت سفید، سونٹ، سفید زیرہ 100-100 گرام لے کے اس کو پیس لیں اور 5 گرام صبح 5 گرام شام کو اس کا استعمال کریں۔ تو ناظرین آج کے جو سوالات تھے ان کے جوابات آپ کے سامنے میں نے رکھے۔ بنیادی طور پہ آج کا جو پروگرام تھا یہ بڑا اہم تھا اور ہمارے آج کے پروگرام سے میں سمجھتا ہوں کہ پوری دنیا میں یہ دیکھا جائے گا، کروڑوں لوگ فائدہ اٹھائیں گے۔ اور یہ بات تسلی رکھیے کہ طب نبوی کے جو میں چیزیں دیتا ہوں، سب سے اہم بات یہ کہ نبی پاک صلی اللہ علیہ وسلم کی اس میں ایک طریقے سے حکمت ہے اور ان کی عطا کردہ چیزیں ہوتی ہیں، تو اس میں بحث مباحثہ نہیں ہے کہ نبی پاک کی طب نبوی اور ان کا کلونجی کے بارے میں فرمان اور اس کو بالکل ہم نے حرف آخر کے طور پہ لے لیا، اس پہ بحث نہیں، کوئی کجی نہیں، کیونکہ یہ طب نبوی کی ایک چیز ہے، اسے استعمال ایمان کے ساتھ اور یقین کے ساتھ کیجیے۔ آپ یقین مانیں کہ یہاں پر ہزاروں لوگوں کو ان نسخوں سے فائدہ ہوا، ہزاروں ڈاکٹرز جو ہے میری جن سے ملاقات ہوتی ہے جو کہ کڈنی کے ڈاکٹر ہیں، وہ کہتے ہیں کہ یہ نسخے جو آپ کے دو ہیں ان نسخوں کی وجہ سے کافی لوگوں کے کریٹینین لیول ہم نے خود چیک کر کے دیکھے کہ وہ نیچے ہیں۔ اللہ تعالیٰ آپ سب کو صحت اور عافیت عطا فرمائے۔ کل پھر ہم گردے ہی کے مسائل پر بات کریں گے۔ اللہ تعالیٰ آپ کا حامی و ناصر ہو۔ اپنے میزبان حکیم سید عبد الباسط کو اب دیجیے اجازت۔ السلام علیکم ورحمۃ اللہ۔